रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। पूर्वी चितवनको कङ्काली वनमा भीषण आग लागि करिब 200 हेक्टर क्षेत्रफल सखाव। आज देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदै सरकार स्थानीय निर्वाचनको अन्तिम तयारीमा जुटेको उप प्रधानमन्त्री सिंहको दावी कसैले विरोध गर्न नहुने भनाई। 3 दिन अघि दक्षिण कोरियाको समुद्रमा डुबेको फेरीका कप्तानसहित 3 जनालाई गिरफ्तार। दुर्घटनामा अझै 268 जना बेपत्ता। र इन्डियन प्रिमियर लिगमा आज बेङ्गलोर र मुम्बई तथा कोलकाता र दिल्ली भिड्दै जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैं विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। समाचार विस्तारमा। पूर्वी चितवनको चैनपुरमा रहेको कङ्काली सामुदायिक वनमा आज बिहान भीषण आगलागी भएको छ। आगलागीका कारण करिब 200 हेक्टर क्षेत्रफल सखाप भएको छ। आगलागी अहिले पूर्ण रूपमा नियन्त्रणमा आएको वनका अध्यक्ष राममणि नेउपानेले रेडियो अर्पणलाई जानकारी दिनुभयो। बिहानी पखदेखि सुरु भएको आगो दिउँसो 1:30 बजेतिर नियन्त्रणमा लिएको नेउपानेले बताउनुभयो। जुटपानीको आर्मी ब्यारेक चैनपुर रसोलीमा रहेको 2 नम्बर वाहिनी विपद व्यवस्थापन टोली सशस्त्र प्रहरी भोटिया बेस क्याम्प चैनपुर इलाका प्रहरी कार्यालय खैरनीको टोली र स्थानीय वासी तथा उपभोक्ताको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो। यसअघि हिजो दिउँसो पनि सोही वनमा आग लागि भएको थियो। बस्तीबाट 800 मिटर टाढाको सो वनमा काठ तस्करी वा सिकारीबाट आग लागि भएको हुन सक्ने वनले अनुमान गरेको छ। आग लागि भएको क्षेत्रमा मृग र बदेलको संख्या धेरै रहेको वनका अध्यक्ष नेउपानेले बताउनुभयो। सो वन 750 हेक्टर क्षेत्रफलमा फैलिएको छ। रौतहडको देवाही गुनाहीको पासवान बस्तीमा आज बिहान आग लागि हुँदा 10 घर जलेर नष्ट भएका छन्। बिहान 5 बजेतिर स्थानीय भोला पासवानको घरमा लामखुट्टे धपाउन बालेको घुरले आग लागि भएको थियो। आगोले प्रभु पासवान, तुलसी पासवान र मुक्ति पासवान सहितका 10 जनाको घर पुरै जलेको छ। आग लागिबाट 30 लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। घर जलेपछि पीडितहरू खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन्। उप प्रधान तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले सरकार स्थानीय निर्वाचनको अन्तिम तयारीमा जुटेको बताउनु भएको छ। बानेश्वर क्याम्पसले आज गरेको कार्यक्रममा मन्त्री सिंहले संविधान सभाबाट संविधान लेखन प्रक्रियासँगै स्थानीय निकायको निर्वाचनका लागि सरकार लागि परेको बताउनुभयो। सबै दलले स्थानीय निकायको निर्वाचनलाई प्राथमिकताका साथ घोषणा पत्रमा उल्लेख गरेको भन्दै मन्त्री सिंहले यसमा कसैले विरोध गर्न नहुने बताउनुभयो। वर्तमान सरकारमा धेरै दलको प्रतिनिधित्व भएका कारण छिटो कार्य सम्पादन गर्न नसकेकाले सरकारको गति केही सुस्त भएको भान हुने सिंहको भनाइ छ। तर संविधान निर्माणमा कुनै समस्या नआउने भन्दै सिंहले 1 वर्षभित्र जनताको लोकतान्त्रिक संविधान जारी हुने विश्वास समेत व्यक्त गर्नुभयो। संविधान सभा अध्यक्ष सुभाष चन्द्र नेमुवाङले संविधान निर्माण नहुँदासम्म सभासदहरूको सबै काले भ्रमणमा रोक लगाउनुपर्ने बताउनु भएको छ। संविधान सभामा रिपोर्टिङ गर्ने पत्रकारहरूसँग संसद सचिवालयले ललितपुरमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा नेमुवाङले नेपाल स्थित सबै देशका राजदूतलाई सभासदलाई विदेश भ्रमणमा नलैजान आग्रह गरेको बताउनुभयो। सभामुख नेमुवाङले सभासदहरूलाई जिल्ला भ्रमण गर्ने समय पनि नभएको बताउनुभयो। कार्यतालिका अनुसार काम गर्न समय निकै कम छ। उहाँले भन्नुभयो, यस्तो अवस्थामा म जनतासँग पनि आफ्ना ठाउँका सभासदलाई जिल्ला भ्रमणको निम्तो नगर्न अनुरोध गर्छु। क्षेत्रको भ्रमण गर्दा समय बर्बाद हुन्छ। उहाँले मुलुक अझै पनि अँध्यारोको सुरुङमा रहेको बताउनुभयो। आगामी 1 वर्षमा संविधान जारी गर्ने सम्भावना बलियो भए पनि स्थिति अझै ढुक्क हुने अवस्थामा नरहेको उहाँको भनाइ छ। ए माओवादी, मधेसवादी र सङ्घीय समाजवादी पार्टीहरूबीच गठबन्धन बनाउने विषयमा छलफल भएको छ। ए माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिमपाटमा आज दिवाभोजसहित भएको छलफलमा पहिचानसहितको सङ्घीयता पक्षधर दलका शीर्ष नेताहरूको सहभागिता रहेको थियो। समसामयिक राजनैतिक विषयमा कुराकानी भयो। मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भन्नुभयो, गठबन्धन बनाउने विषयमा कुरा पनि उठ्यो। छलफलमा ए माओवादी अध्यक्ष दाहाल, नेता नारायण काजी श्रेष्ठ, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गक्षधर, फोरम नेपालका अध्यक्ष यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई लगायतका नेताको उपस्थिति थियो। भिटामिन ए कार्यक्रम अन्तर्गत आज देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ। छ महिनादेखि पाँच वर्षका 24 लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल र तीमध्ये एक वर्षदेखि पाँच वर्षसम्मका 22 लाख बालबालिकालाई जुकाको औषधि खुवाइने बाल स्वास्थ्य महाशाखाले जनाएको छ। देशका सबै नगरपालिका र गाविसका हरेक वडामा तोकेका केन्द्रमा महिला स्वयंसेविकाहरूले भिटामिन ए तथा जुकाको औषधि खुवाउँदैछन्। आज छुटेका बालबालिकालाई भोलि औषधि खुवाइने। भिटामिन ए को कमीका कारण हुने बाल मृत्यु रोक्न सरकारले 2050 सालदेखि भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। भारतीय आयल कर्पोरेसनले आपूर्ति कटौती गरेपछि देशभरदेखिको इन्धन अभाव अझै केही दिन कायम रहने भएको छ। तेल आपूर्ति र वितरण आउँदो मङ्गलबारदेखि मात्र सहज हुने निगमले जनाएको छ। सोमबार नेपाल आयल निगमले 309 करोड भारतीय रुपियाँलाई तिर्ने भएपछि शुक्रबारदेखि नै इन्धन आयात बढेको निगमका निमित्त महाप्रबन्धक सागर सत्यालले जानकारी दिनुभयो। उहाँका अनुसार झन्डै 9 अर्ब भारतीय रुपियाँ आइओसीलाई तिर्न बाँकी रहेकोमा सोमबार 309 करोड भारतीय रुपियाँ निगमले बुझाउनेछ। तेलको आपूर्तिमा सुधार भएपछि मङ्गलबारदेखि सहज तरिकाले उपभोक्ताले तेल पाउने सत्यालले बताउनुभयो। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, संविधान बनाउने काममा नलागेर स्थानीय निकायको चुनावको कुरा गर्नु बेमौसमी बाजा भएको भन्ने नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यको भनाइप्रति तपाईँ के भन्नुहुन्छ? ए कुरा सही छ, विगत विश्लेषण र सी हार्ने डर। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नारायणगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमली पोखरा, नारायणगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन, फोन नम्बर 0656 63 063, मोबाइल नम्बर 9855061743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 38 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिनभर घाम लाग्ने महाशाखाको भनाइ छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार, दक्षिण कोरियामा 3 दिन अघि समुद्रमा डुबेको फेरीका कप्तानसहित 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। ली जुन सिओक र फेरीका चालक दलका 2 जना सदस्यलाई काममा लापरवाही गरेको र समुद्री कानुनको उल्लङ्घन गरेको आरोपमा अदालतले पक्राउ आदेश जारी गरे लगत्तै पक्राउ गरेको युनियाप न्युज एजेन्सीले जनाएको छ। गएको बुधबार दक्षिण कोरियाको इन्चेनबाट दक्षिणी जेजु द्वीपतर्फ जाँदै गरेको फेरी पल्टँदा 28 जनाको ज्यान गएको छ। 179 यात्रुको उद्धार गरिए पनि अझै 268 मानिस हराइरहेका छन्। फेरि पल्टेर समुद्रमा डुब्दा कप्तानले नभई उनका कनिष्ठ अधिकारीले चलाइरहेको पुष्टि भएपछि कप्तानलाई पक्राउ गरिएको हो। फेरि पल्टेर डुब्न 2 घन्टा लागे पनि चालक दलले यात्रुलाई सुरक्षित रूपमा बाहिर निस्कन कुनै उपाय नदिएको अनुसन्धान अधिकारीहरूले बताएका छन्। प्रहरी नियन्त्रणमा रहेका लीले टेलिभिजन मार्फत पीडित परिवारसँग माफी मागेका छन्। यसैबीच फेरीमा रहेका विद्यार्थी अध्ययन गर्ने ज्ञानवन विद्यालयका भाइस प्रिन्सिपल काङ मिङ क्युले आत्महत्या गरेका छन्। उनलाई अस्ति बिहिबार डुबेको फेरीबाट उद्धार गरिएको थियो। खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछ। प्रान्न सभा 4 बजेपछि हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर र मुम्बई इन्डियन्स भिड्नेछन्। पहिलो खेल जितिसकेको बेङ्गलोर विजय यात्रा जारी राख्ने सुरुमा छ भने मुम्बई पहिलो जित हात पार्ने कोसिसमा रहनेछ। यसअघि बेङ्गलोरले दिल्लीलाई पराजित गरेको थियो भने मुम्बई कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो। यस्तै बेलुका सभा 8 बजेपछि हुने दोस्रो खेलमा कोलकाता नाइट राइडर्स र दिल्ली डेयर डेभिल्स बिच प्रतिस्पर्धा हुनेछ। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। पूर्वी चितवनको कङ्काली वनमा भीषण आग लागि करिब 200 हेक्टर क्षेत्रफल सखाफ। आज देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदै। सरकार स्थानीय निर्वाचनको अन्तिम तयारीमा जुटेको उप प्रधानमन्त्री सिंहको दावी, कसैले विरोध गर्न नहुने भनाई। 3 दिन अघि दक्षिण कोरियाको समुद्रमा डुबेको फेरीका कप्तान सहित 3 जनालाई गिरफ्तार। दुर्घटनामा अझै 268 जना मानिस बेपत्ता। र इन्डियन प्रिमियर लिगमा आज बेङ्गलोर र मुम्बई तथा कोलकाता र दिल्ली भिड्दै। हवस् त, दिउँसो 2 बजेको अर्पण समाचार सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण समाचारको साथमा